سورة لقمان. بسم الله الرحمن الرحيم. ألف لام ميم. تلك آيات الكتاب الحكيم. هدى ورحمة للمحسنين الذين يقيمون الصلاة ويؤتون الزكاة وهم بالآخرة هم يوقنون. أولئك على هدى من ربهم وأولئك هم المفلحون. اللہ باجھارے مہربان جے نالے سا شروع. الف لام میم ہی آیتوں حکمت وارے کتاب جو آہن جو ہدایت ایں باج انن بھلارن لائے آہے جے کی نماز پڑھندا آہن ایں زکات دیندا آہن ایں اوہے آخرت جو ویسا حب رکھندا آہن. اوہے پہنجے پالنہار جے سدھے رستے تے آہن اوہے ای چھوٹ کارے وارا ہیں. وَمِنَ النَّاسِ مَنْ يَشْتَرِي لَهْوَ الْحَدِيثِ لِيُضِلَّ عَن سَبِيلِ اللَّهِ بِغَيْرِ عِلْمٍ اتخذها هزوا أولئك لهم عذاب مهين. وإذا تتلى عليه آياتنا ولى مستكبرا كأن لم يسمعها كأن في أذنيه وقرا فبشره بعذاب أليم. إن الذين آمنوا وعملوا الصالحات لهم جنات النعيم خالدين فيها وعد الله حقا وهو العزيز الحكيم. اے مانن ما کو اڑو آہے جو بے ہودی گال کے گنندو آہے تے مانن کے ان جان آئے سا اللہ جی واٹ کھا بھلائی اے ان واٹ کے ٹھٹھولی کرے وٹھے انہن لائے ای خواری وارو عذاب آہے. اے جدے اساں جو آیتوں کھیس پڑھی بدھا بیو آہن تدے ہٹھیلو تھی منہ پھیرائندو آہے جن کہ انہن کے بدھو ہی نہ ہوائیں جن کا سنس بنی کنن میں گھبرائی آہی تہ کرے کھیس دکھو اندر عذاب جی خبر دی. بے شک جن ایمان آدو این چنگا کم کیا تن لائے نعمت وارا باغ آہن مجھ سدائیں رہن وارا آہن ایو اللہ جو پکو انجام دن لاہے ایو غالب حکمت وارو آہی. خلق السماوات بغير عمد ترونها وألقى في الأرض رواسي أن تميد بكم وبث فيها من كل داب وأنزلنا من السماء ماء فأنبتنا فيها من كل زوج كريم هذا خلق الله فأروني ماذا خلق الذين من دونه بل الظالمون في ضلال مبين آسمانن کے تھمبن کا سوائے بنایائیں جو کھین ڈسو تھا ائی زمین میں جبل ودھائیں تمتا اواں کے دھو دے ائی مجس ہر جن سجا جانور پکھیڑیائیں ائی آسمان کا پانی وسایو سوں کوئی منج سٹھا ہر جنس جا اوبھڑ جمایا سوں یا اللہ جی بناوت آہے کوئی موکھے دیکھارو تے جے کی ان اللہ کھا سوائے بیاہن تن چھا بنایو آہے بلکہ ظالم پدھریے بھل میں آہن وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ أَنِ اشْكُرْ لِلَّهِ ومن يشكر فإنما يشكر لنفسه ومن كفر فإن الله غني حميد اي بے شک لقمان کی حکمت لنی سوں تیو سوں تا اللہ جو شکر کر اي جے کو شکر کندو سو رگو پہنجے جیے جے نفع لائے شکر کندو ایں جے کو بے شکری کندو تے بے شک اللہ بے پرواہ سارا الہی وَإِذْ قَالَ لُقْمَانُ لِبْنِهِ وَهُوَ يَعِظُهُ يَا بُنَيَّ لَا تُشْرِكْ بِاللَّهِ ان الشرك لظلم عظيم ووصينا الانسان بوالديه حملته امه وهنا على وهن وفصاله في عامين ان اشكر لي ولوالديك الي المصير وان جاهداك على ان تشرك بي ما ليس لك به علم فلا تطعهما وصاحبهما في الدنيا معروفا واتبع سبيل من أناب إلي ثم إلي مرجعكم فأنبئكم بما كنتم تعملون ऐं यादि कर जॾहिं लुकमान पंहिंजे पुट खे चयो ऐं उन खेसि समझायो थे त ऐं मुंहिंजा पुटड़ा अल्लाह सां कंहिंखे शरीक न कर छो त शिरक वॾी बे इंसाफ़ी आहे ऐं माण्हूअ खे संसि माउ पीउ बाबति हुकुम कयोसूं जो माण्हुस तकलीफ़ जे मथां तकलीफ़ सही खेसि पंहिंजे पेट में खयो ऐं ॿिन वरहनि में संस बबन जो छॾाइण आहे हुकुम जो मतिलब ही आहे त मुंहिंजो ऐं पंहिंजे माउ पीउ जो शुकरानो कर जो आख़िर मूं ॾांहुं ई मोटणु आहे ऐं जेकॾहिं उहे मूं सां कंहिंखे शरीक करण जी तोखे कोशिश कनि जंहिंजी तोखे का ॼाणप न आहे त संदन उन चवण जी फरमा बरदारी न कर ऐं दुनिया में साणन चङी रीत संगत कर ऐं जंहिं मूं ॾांहुं मुहाड़ कई हुजे तंहिंजी वाट जी ताबेदारी कर वरी अव्हां जो मूं ॾांहुं वरण आहे पोइ जेकी कंदा हुयो तंहिंजी अव्हां खे सुध ॾींदुसि يا بني إنها إن تك مثقال حبة من خردل فتكن في صخرة أو في السماوات أو في الأرض يأتي بها الله إن الله لطيف خبير. يا بني أقم الصلاة وأمر بالمعروف وانه عن المنكر واصبر على ما أصابك إن ذلك من عزم الأمور. ولا تصعر خدك للناس ولا تمشي في الأرض مرحا إن الله لا يحب كل مختال فخور. واقصد في مشيك واغضب من صوتك إن أنكر الأصوات لصوت الحمير. لقمان ہی بچيو تے منجا پٹڑا کا بشے جے کدے آہر جے دانے جتری آہے پوی اوہا پہن میں ہوجے یا آسمانن میں یا زمین میں ہوجے تے اللہ ان کے آنی حاضر کندو छो त अल्लाह बारीक बीन ख़बर रखंदड़ आहे. ऐं मुंहिंजा पुटड़ा निमाज़ पढ़ ऐं चङे कम जो हुकुम कर ऐं मदे कम खां मना कर ऐं तोखे जेका ओखाई पहुचे तंहिं ते सब्र कर. बेशक इहे कम हिमत वारनि कमनि मां आहिनि ऐं माण्हुनि लाइ पंहिंजे गल यानी मुंहं में घुंड न विझ ऐं ज़मीन में आकड़ सां न घुम. बेशक अल्लाह सभु कंहिं हठीले वॾाई कंदड़ खे दोस्त न रखंदो आहे. ऐं पंहिंजे घुमण में विचोली चाल हल ऐं पंहिंजो आवाज़ धरो कर छो त आवाज़नि मां बुछड़ो आवाज़ गॾह जी हींग आहे. أَلَمْ تَرَوْا أَنَّ اللَّهَ سَخَّرَ لَكُم مَّا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَأَسْبَغَ عَلَيْكُمْ نِعَمَهُ ظَاهِرَةً وَبَاطِنَةً وَمِنَ النَّاسِ مَن يُجَادِلُ فِي اللَّهِ بِغَيْرِ عِلْمٍ وَلَا هُدًى وَلَا كِتَابٍ مُنِيرٍ وَإِذَا قِيلَ لَهُمُ اتَّبِعُوا مَا أَنزَلَ اللَّهُ قَالُوا بَلْ نَتَّبِعُ مَا وَجَدْنَا عَلَيْهِ آبَاءَنَا أَوَلَوْ كَانَ الشَّيْطَانُ يَدْعُوهُمْ إِلَى عَذَابِ السَّعِيرِ. نَدِتُو أَتَيْتَا تَجَيْكِ آسْمَانًا مِنْ آهِ أَيْنْ جَيْكِ زَمِينَ مِنْ آهِ सो अल्लाह अव्हां खे ताबे करे ॾिनो आहे ऐं पंहिंजूं पधरियूं ऐं गुझूं नेमतूं अव्हां ते भरपूर कयाई ऐं माण्हुनि मां के अहिड़ा आहिनि जो अणॼाणाई सां ऐं बिना हिदायत ऐं रोशन किताब हुजण धारां अल्लाह बाबति झगड़ो कंदा आहिनि ऐं जॾहिं खेनि चइबो आहे त जेकी अल्लाह नाज़िल कयो तंहिंजी ताबेदारी करियो तॾहिं चवंदा आहिनि त न बल्कि असां जंहिं ते पंहिंजा पीउ ॾाॾा हलंदा ॾिठा तंहिंजी ताबेदारी कंदासूं. तोड़ेक शैतान दोज़ख जे अज़ाब ॾांहुं खेनि सॾे थो त बि उन जी पैरवी कंदा छा. ومن يسلم وجهه إلى الله وهو محسن فقد استمسك بالعروة الوثقى وإلى الله عاقبة الأمور ومن كفر فلا يحزنك كفره إلينا مرجعهم فننبئهم بما عملوا إن الله عليم بذات الصدور نمتعهم قليلا ثم نضطرهم إلى عذاب غليظ ऐं जंहिं पंहिंजी मुहार अल्लाह ॾांहुं कई ऐं उहो चङनि कमनि करण वारो बि आहे तंहिं बेशक मुहकम रसीअ खे पकड़ियो ऐं सभिनी कमनि जी पछाड़ी अल्लाह ॾांहुं आहे ऐं जेको कुफर करे तंहिंजो कुफर तोखे ग़मगीन न करे खेन असां ॾांहुं वरणो आहे पोइ जेकी कयाऊं तंहिंजी खेन सुध ॾींदासूं छो त अल्लाह सीननि वारो गुझ ॼाणदड़ आहे दुनिया में खेनि थोरो वक़्तु आसूदो करियूं था वरी खेनि सख़्तु अज़ाब ॾांहुं छिके ॾींदासूं قل الحمد لله بل أكثرهم لا يعلمون لله ما في السماوات والأرض إن الله هو الغني الحميد ولو أن ما في الأرض من شجرة أقلام والبحر يمده من بعده سبعة أبحر ما نفدت كلمات الله إن الله عزيز حكيم ما خلقكم ولا بعثكم إلا كنفس واحدة إن الله سميع بصير جے کدے کھاون پوچھندے تا آسمانن ائی زمین کے کہ بنایو آہی त ज़रूर चवंदा त अल्लाह चओ त सभु साराह अल्लाह खे जुगाए बल्कि उन्हनि मां घणा न ॼाणंदा आहिनि जेकी आसमाननि ऐं ज़मीन में आहे सो अल्लाह जो ई आहे बेशक अल्लाह उहो ई बेपरवाह ॾाढो सारायल आहे ऐं जेकी वण ज़मीन में आहिनि से जेकॾहिं कलम थियनि ऐं समुंड जो पाणी उन जी मस थिए उन खां पोइ सत समुंड ॿिया बि हुजनि त अल्लाह जी कुदरत जूं ॻाल्हियूं न खुटंदियूं बेशक अल्लाह ग़ालिब हिकमत वारो आहे अव्हां सभिनी जो ख़लकण ऐं अव्हां जो वरी जीआरण रुगो हिकड़े माण्हूअ जे ख़लकण ऐं वरी जीआरण जहिड़ो आहे बेशक अल्लाह ॿुधंदड़ ॾिसंदड़ आहे أَلَمْ تَرَ أَنَّ اللَّهَ يُولِجُ اللَّيْلَ فِي النَّهَارِ وَيُولِجُ النَّهَارَ فِي اللَّيْلِ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ كُلٌّ يَجْرِي إِلَى أَجَلٍ مُّسَمًّى وَأَنَّ اللَّهَ بِمَا تَعْمَلُونَ خَبِيرٌ ذَلِكَ بِأَنَّ اللَّهَ هُوَ الْحَقُّ الحق وأن ما يدعون من دونه الباطل وأن ما يدعون من دونه الباطل وأن الله هو العلي الكبير نڏٺو اٿئي ڇا त अल्लाह राति खे ॾींहं में दाख़िल कंदो आहे ऐं ॾींहं खे राति में दाख़िल कंदो आहे ऐं सिज ऐं चंड खे निवाई सभु को मुक़रर मुदत तोणी हलंदो आहे ऐं न ॾिठो अथई छा त जेकी कंदा आहियो तंहिंजी अल्लाह ख़बर रखंदड़ आहे इहे कम हिन करे आहिनि त अल्लाह ई बरहक आहे ऐं त उन खां सवाइ जंहिं बि ॿिए खे सॾींदा आहिनि सो कूड़ आहे ऐं त अल्लाह ई तमामु मथां वॾो आहे أَلَمْ تَرَ أَنَّ الْفُلْكَ تَجْرِي فِي الْبَحْرِ بِنِعْمَةِ اللَّهِ لِيُرِيَكُمْ مِنْ آيَاتِهِ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِكُلِّ صَبَّارٍ شَكُورٍ وَإِذَا غَشِيَهُم مَّوْجٌ كَالظُّلَلِ دَعَوُا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ فَلَمَّا نَجَّاهُم إِلَى الْبَرِّ فَمِنْهُم مُّقْتَصِدٌ وَمَا يَجْحَدُ بِآيَاتِنَا إِلَّا كُلُّ خَتَّارٍ كَفُورٍ نڏٹو اٿئي ڇا ت ٻيڙيون الله جي فضل سان سمنڊ ۾ ترنديون آهن هن لاءِ ت الله اوهان کي پنهنجن نشانين مان ڏيکاري بے شک ہن میں سب کہیں وڈے صابر شاکر لائے نشانیوں آہن ایں جڑے کھین دریا جی لہر پاچھے وارن پہاڑن وانگر ویڑھین دی آہے تڑے خاص اللہ کے نلو ڈاؤس مہاڑ کرے سڈین داہن کوئی جہمال کھین بھر ڈاہ بچار آئے پہنچائیں دو آہے تہمال منجاؤن کے وچ تھرا ہوں داہن सभु कंहिं अंजाम भञंदड़ बे शुक्र खां सवाइ ॿियो को बि असांजी आयतुनि जो इनकार न कंदो आहे ربكم واخشوا يوما لا يجزي والد عن ولده ولا مولود هو جاز عن والده شيئا إن وعد الله حق فلا تغرنكم الحياة الدنيا ولا يغرنكم بالله الغرور ऐं माण्हू पंहिंजे पालनहार खां ॾिजो ऐं उन ॾींहं खां बि ॾिजो जंहिंमें को पीउ पंहिंजे पुट जे कम न ईंदो ऐं न पुट पंहिंजे पीउ जे कुझु कम ईंदड़ हूंदो बेशक अल्लाह जो वादो सचो आहे तंहिं करे न की अव्हां खे दुनिया जी हयाती ठगे ऐं न की अव्हां खे अल्लाह बाबति ठगींदड़ शैतान ठगे إن الله عنده علم الساعة وينزل الغيث ويعلم ما في الأرحام وما تدري نفس ماذا تكسب غدا وما تدري نفس بأي أرض تموت إن الله عليم خبير بے बेशक क़यामत जी ख़बर अल्लाह ई वटि आहे ऐं उहो ई मींहुं वसाईंदो आहे ऐं जेकी गिभे राणियुनि में आहे सो बि ॼाणंदो आहे ऐं कोई जीव न ॼाणंदो आहे त पाण सुभाणे छा कंदो ऐं कोई जीव न ॼाणंदो आहे त पाण कहिड़ी ज़मीन ते मरंदो। तहक़ीक़ अल्लाह ॼाणंदड़ ख़बर रखंदड़ आहे।